यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो, अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो। अन्तिम पल्ट भेट्न आउ सानो, मेरो रासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाऊ सानो। अन्तिम पटक यो पहाड जारी भयो, धरतीलाई नि मेरो ज्यान भारी भयो, अन्तिम पल्ट भेट्न आउ सानो, मेरो लासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाउ सानो, मेरो लासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाउ सानो। अन्तिम पल्ट भेट्न आउ सानो, मेरो रासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाउ सानो, दु बाटोमा भेटौला हामी तिम्रा जन्ती मेरा चाहिँ मलामी, अन्तिम पल्ट भेट्न आउ सानो, मेरो लासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाउ सानो, मेरो लासले मसान घाट ज्यालो हुँदा तिमले सिन्दुर लाउ सानो। Yeah. बाले नि कस्तो जाल बुने छ दुनियालाई अनौठो हुने छ अन्तिम पल्ट भेट्न आउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु दैवले नि कस्तो जाल बुनेछ दुनियालाई अनौठो हुनेछ अन्तिम पल्ट भेट्न आउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु दिन काट्दै जानु अर्को चुनी भेटौला है सानो अन्तिम पल्ट भेट्न आउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु हस्दै हस्दै दिन काट्दै जानु अर्को चुनी भेटौला है सानो अन्तिम पल्ट भेट्न आउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु मेरो लासले मसान घाट ओझ्यालो हुँदा तिमले सिन्दुर लाउसानु आउसानु जुनी मा तिमी सँगै जिउने चाहना त अधुरै रहे, सायद तैपले यो जुनी मा हामीलाई एक हुन दिएन सानो, अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो। सुपा देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोक दोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो, भेट्न आऊ सानो। अन्तिम पल्ट भेट्न आऊ सानो। सुर कमल कण्डेल, संगीत पशुपति पन्थी र सिमरिका बिसी, लय कमल कण्डेल, संगीत शब्द पशुपति पन्थी, पुरुष आवाजको लागि पीआरबीटी 6054093, महिला आवाजको लागि 6054094, एरेन्जर यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल, 9849404000। सिन्दूर लाउ सानो।